नेपाल समाचार .plugsam.com को यो नयाँ समाचारमा हार्दिक स्वागत छ। बानेश्वरमा बम विस्फोट भएको छ, कुनै पनि क्षति भने भएन। संविधान सभा बैठक बस्ने स्थल नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई लक्षित गरेर आज साँझ 5:30 बजेतिर दुईवटा विस्फोट भएको छ। मोटरसाइकलमा आएका केही व्यक्तिले दक्षिण ढोका केन्द्रको दक्षिण ढोका र ट्रली बसको कार्यालय अगाडि एक एकवटा बम पड्काएको प्रहरीले जनाएको छ। बम विस्फोटबाट कुनै पनि क्षति भने भएको छैन। रणवीर सेना नेपाल BFT को नामबाट पर्चा सरिएको उक्त बम विस्फोटनको क्षेत्र वरिपरि प्रहरीले नियन्त्रणमा लिइसकेको छ र अनुसन्धान कार्य भइरहेको जनाइएको छ। आजै मात्र सम्मेलन केन्द्र वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो।